समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। कृष्ण अधिकारी हत्याको आरोप लागेकालाई रिहाई गर्न माग गर्दै नेकपा माओवादी र नेकपा माओवादीद्वारा चितवन जिल्ला प्रशासन कार्यालयमा धरना। द्वन्द्वकालीन मुद्दा बिउताउन नहुने नेपाली कङ्ग्रेसकी केन्द्रीय सदस्य कोइरालाको भनाई। पुराना नेताले फेरि नेतृत्व लिन खोज्दा पार्टीमाथि अत्याचार हुने नेकपा एमालेका उपाध्यक्ष गौतमको भनाई। दोस्रो पुस्तामा नेतृत्व जाने कुरामा कसैले अवरोध गर्न नसक्ने दावी। सिरियाको राजधानी दमास्काको एक विद्यालयमा आक्रमण हुँदा एक बालकको ज्यान गयो। पश्चिमी अफ्रिकामा भाइरसबाट 121 जनाको मृत्यु। र इन्डियन प्रिमियर लिगको 7 संस्करण आजदेखि युएईमा सुरु हुने। उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। गोर्खा फजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिको रिहाईको माग गर्दै एकीकृत नेकपा माओवादी र नेकपा माओवादी चितवनका नेता कार्यकर्ताले आज जिल्ला प्रशासन कार्यालयमा धरना दिएका छन्। उनीहरूले बिहान 10 बजेदेखि 2 घण्टा धरना दिएका हुन्। धरनामा एकीकृत नेकपा माओवादी चितवनका संयोजक नारायण दाहाल र नेकपा माओवादीका संयोजक गुणराज लोहनीले नेतृत्व गर्नुभएको थियो। हत्याको आरोप लागेको 13 जना मध्येका एक परशुराम पौडेल अझै पनि धरनामा सहभागी हुनुहुन्थ्यो। उनीहरूले धरनापछि चितवन जिल्ला अदालत अगाडि गएर नाराबाजी गरेका छन्। पक्राउ परेकालाई छान्न माग गर्दै उनीहरूले मंगलबार चितवनका विभिन्न 4 स्थानमा चक्काजाम गरेका थिए। अधिकारीको हत्यामा संलग्न भएको भन्दै चितवन जिल्ला अदालतमा आइतबार 13 जना विरुद्ध अभियोग पत्र दर्ता भएको थियो। 13 जना मध्ये 2 जना प्रहरी हिरासतमा छन्। उनीहरूको चितवन जिल्ला अदालतमा मंगलबारदेखि बयान सुरु भएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कङ्ग्रेस र नेकपा एमाले 12 बुँदे समस्ताई र विस्तृत शान्ति सम्झौताबाट पछि हट्न खोजेको आरोप लगाउनु भएको छ। बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रचण्डले जनयुद्धकालीन मुद्दा बिउतारे कङ्ग्रेस र एमाले 12 बुँदे समस्ताई र विस्तृत शान्ति सम्झौताबाट पछि हट्न खोजेको बताउनु भएको हो। उहाँले शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनका लागि आन्दोलन को विकल्प नभएकाले पहिले सदन आन्दोलन आवश्यक रहेकोमा जोड दिनुभयो। माओवादीले आफ्नो दल कमजोर भएको अवस्थामा चौतर्फी आक्रमण गरिएको भन्दै प्रचण्डले सदन र सडक आन्दोलनपछि विभिन्न पक्षसँगको सहकारीमा कडा आन्दोलनको विकल्प नभएकोमा जोड दिनुभयो। प्रहरीले गोर्खा फजेलका कृष्ण प्रसाद अधिकारी हत्या प्रकरणमा चितवनमा माओवादीका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ। एकीकृत नेकपा माओवादीले आयोग मार्फत द्वन्द्वकालीन घटनाको निरूपण हुनुपर्ने माग गरेको छ। मुद्दा फिर्ता गरिए कार्यकर्ता नछाडेसम्म सरकार र सत्ता साझेदार दलसँग वार्ता नगर्ने एकीकृत माओवादीको अडान छ। एकीकृत माओवादीले आन्दोलन थालेपछि संविधान सभा र व्यवस्थापिका समितिका सभापति सहित सदनको काम कारवाही लगायतका विषय अन्यलमा परेका छन्। नेपाली कङ्ग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा बेउझाउन नहुने बताउनु भएको छ। कङ्ग्रेस निकट कर्मचारी युनियनको सम्मेलन उद्घाटनका लागि सुनसरी जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले सबैले मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो। द्वन्द्वकालमा हामी कसै सबैबाट केही न केही गल्ती भएको छ, अब त्यसलाई कोट्याउनु हुँदैन। कोइरालाले भन्नुभयो, अब सबैले मेलमिलापको बाटोबाट अघि बढ्नुपर्छ र संविधान निर्माण गरी देश विकासमा लाग्नु पर्दछ। आफ्ना पिता गिरिजा प्रसाद कोइरालाले यही मेलमिलाप र शान्तिका लागि माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको स्मरण गराउँदै उहाँले द्वन्द्वकालीन मुद्दालाई बेउतारे कसैलाई फाइदा नहुने बताउनुभयो। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पुरानी नेताले पार्टी नेतृत्व लिन खोज्नुलाई अत्याचारको संज्ञा दिनुभएको छ। आज राजधानीमा भएको कृषिको वर्तमान अवस्था र कृषिको व्यवसायीकरणको कार्यदिशा विषय विचार गोष्ठीको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले पुराना नेताले फेरि नेतृत्व लिन खोज्दा पार्टीमाथि अत्याचार हुने बताउँदै नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिनुपर्ने बताउनु भएको हो। वरिष्ठ नेता माधव कुमार नेपालप्रति लक्षित गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, भन्नुभयो। मदन भण्डारीको निधनपछि पार्टी हाँकेका व्यक्तिले पुनः नेतृत्वमा आउँछु भन्नु अत्याचार हो। अबको नेतृत्व नयाँ पुस्तामा जाने कुरा कसैले रोक्न सक्दैन। पार्टी स्थापना भएदेखि नेतृत्वमा रहेका व्यक्तिले पार्टी चलाइरहेको बताउँदै उपाध्यक्ष गौतमले नवौं महाधिवेशनबाट नेतृत्व दोस्रो पुस्तामा पुग्ने बताउनुभयो। नवौं महाधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा जान्छ। उपाध्यक्ष गौतमले भन्नुभयो, पार्टीलाई जीवन्त राख्न पुराना नेतृत्वबाट नयाँ पुस्तामा लैजान जरुरी भइसक्यो। जेठमा हुने नवौं महाध्यवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने अभियानमा रहेका उपाध्यक्ष गौतमले दोस्रो पुस्तामा नेतृत्व जाने कुरामा कसैले अवरोध गर्न नसक्ने पनि दावी गर्नुभयो। सिन्धुलीको महादेव स्थान गाविस सादा बडाघारीमा आगलागीमा परि 71 जनाको सिन्धुलीको महादेव स्थान गाविस सादा ओडाघारीमा आगलागीमा परि 71 वर्षका वीरबहादुर थामीको ज्यान गएको छ। स्थानीय सूर्यबहादुर थामीको घरबाट अचानक सल्केको आगोमा जलेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट ओडाघारीका 3 घर र 3 गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट झन्डै 40 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले पाङराङ 1 कुनाचौरमा भएको घटनामा संलग्न 11 जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। मृतकका परिवारले 6 जना विरुद्ध किटानी जाहेरी दिएका कारण उनीहरूका विरुद्ध कर्तव्य जानमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगतबन्धु पोखरीले जानकारी दिनुभयो। दलित जातिका कामी र सार्की समूहका बीचमा चैत्र 21 गते राति भएको झडपमा घाइते भएका 6 ठाउँका राजेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनामा संलग्नलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको हो। नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा केही दिन अगाडि मृत्यु भएको थियो। यस्तै कर्तव्य जान मुद्दा लागेपछि फरार रहेका एक युवालाई करिब 2 वर्षपछि प्रहरीले रोल्पामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको लिवाङचा रेउघा निवासी चुरण श्रेष्ठ रहेको रोल्पाका प्रहरी प्रमुख नवीन राज राईले जानकारी दिनुभयो। उहाँमा गाविस 9 निवासी विशेष घरतीलाई 2079 जेठ 22 गते सिमलवाङमा कुटपिट गरी हत्या गरेको अभियोगमा श्रेष्ठ विरुद्ध मुद्दा चलाइएको थियो। लुकेर घरमा बस्दै आएका उनलाई स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। सो घटनामा संलग्न भनिएका 12 जना यसअघि पक्राउ परिसकेका छन् भने 3 जना अझै फरार छन्। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, कृष्ण अधिकारी हत्या प्रकरणमा दलहरू बीच देखिएको पछिल्लो विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए सामान्य कुरा, बे देश पुनः द्वन्द्वमा जाने संकेत, सी समाधानको विकल्प खोज्नु बेस। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा वीरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन 900 काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0656 63 063 मोबाइल नम्बर 98551 7443। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाको राजधानी दमास्क स्थित एक विद्यालयमा आक्रमण हुँदा एक बालकको मृत्यु भएको छ। क्रिश्चियन समुदायको बलियो प्रभाव रहेको उक्त विद्यालयमा भएको आक्रमणमा अरू 36 बालबालिका घाइते भएका छन्। पूर्वी दमास्कको बाब्तोहो विद्यालयमा मुचार आक्रमणमा भएको जनाइएको छ। आक्रमणबाट घाइते भएका बालक मध्ये केहीको अवस्था गम्भीर छ। विद्यालयको कक्षा कोठाको बाहिरी हातमा विद्यार्थी जम्मा भएको इलाकालाई लक्षित गरी मोर्चार आक्रमण गरिएको सिन्हुवाले जनाएको छ। सन् 2011 मार्चमा राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै शुरू भएको आन्दोलनको क्रममा 150,000 व्यक्तिको मृत्यु भइसकेको छ। पश्चिमी अफ्रिकामा फैलिएको इबोला भाइरसले 121 भन्दा बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन WHOका अनुसार गत सोमबारसम्म लगभग 200 जना इबोला भाइरसबाट प्रभावित भएका छन्। इबोला भाइरस मध्य तथा पूर्वी अफ्रिकी मुलुकहरू गायना, लाइबेरिया र मालीमा व्यापक रूपमा फेला परेकोमा सर्दै पश्चिमी अफ्रिकामा समेत पुगेको छ। गायना र लाइबेरियामा गरी यस भाइरसबाट 121 जनाको मृत्यु भएको र थप संक्रमण हुन नदिन प्रयास भइरहेको WHOले जनाएको छ। इबोला भाइरस प्रतिरोध गर्ने कुनै भ्याक्सिन सफल नभएको र यस रोगको निदान गर्ने अन्य उपाय पनि नभएको जनाएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। भारतमा चुनाव परेकाले प्रतियोगिता UAEमा सञ्चालन हुनेछ। नेपाली समयअनुसार राति 8:15 सुरु हुने पहिलो खेलमा मुम्बई र कोलकाता भिड्नेछन्। मुम्बई रोहित शर्माको कप्तानीमा रहना कोलकाता गौतम गम्भीरको नेतृत्वमा हुनेछ। डिफेन्डिङ च्याम्पियन मुम्बई र कोलकाता बीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कृष्ण अधिकारी हत्याको आरोप लागेकालाई रिहाई गर्न माग गर्दै नेकपा माओवादी र नेकपा माओवादीद्वारा चितवन जिल्ला प्रशासनकालीमा धर्ना। द्वन्द्वकालीन मुद्दा बिउजाउन नहुने नेपाली कङ्ग्रेसकी केन्द्रीय सदस्य कोइरालाको भनाई। पुराना नेताले फेरि नेतृत्व लिन खोज्दा पार्टीमाथि अत्याचार हुने। नेकपा एमालेका उपाध्यक्ष गौतमको भनाई। दोस्रो पुस्तामा नेतृत्व जाने कुरामा कसैले अवरोध गर्न नसक्ने दावी। सिरियाको राजधानी दमास्कको एक विद्यालयमा आक्रमण हुँदा एक बालकको ज्यान गयो। पश्चिमी अफ्रिकामा भाइरसबाट 121 जनाको मृत्यु। र इन्डियन प्रिमियर लिगको 7 संस्करण आजदेखि UAEमा सुरु हुने। उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने। अवस्त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556563290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी कराइ। एटिच्युड मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस 2 गर्न पाइने। साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 9845146174। रेडियो अर्पण 104.5 मेगाहर्ज। किन रुन्छस् बाबु? नरौ नरौ बाबु। चुगला साथीहरू पनि जिस्काउँछ, आफ्नो यहाँ कमाइ पनि छैन, घरमा सबले गाली गर्छ। ए कुरा त्यसो पो ल, अब चिन्ता नगर। अञ्जुलीमा इन्टरनेसनल प्रालीबाट विदेश जानुपर्छ, त्यसपछि पो तँलाई सबैले गन्छन् अनि सधैँ हाँसेको हाँसे। वैदेशिक रोजगारका लागि दुबई, कतार, मलेसिया, साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ। सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली, पुलचोक नारायणगढ चितवन। मोबाइल 9855062640 र 9846577700। नव वर्ष 2071 सालको पावन अवसरमा हाम्रा अभिभावक, विद्यार्थी एवं शुभ चिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस